www.attableek.com, The Reviver of Iman. نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لن تنالوا البر حتى تنفقوا مما تحبون وما تنفقوا من شيء فإن الله به عليم. صدق الله العظيم. قرآن پاک کی جس آیت کی بھی تلاوت کیجیے اور اس کے معانی مطالب پر ذرا بھی غور کیجیے تو ہر آیت کے اندر اتنے علوم ہیں، اتنے معارف ہیں کہ گھنٹوں سے بیان کر سکتا ہے. جو لوگ مفسر ہیں صحیح معنوں میں بیان کرتے ہی ہیں. اب اسی آیت کی میں نے آج تصویر دیکھی. ہمارے مفتی محمد شفیع صاحب نے بہت لکھا، بعضوں نے اسے تجربہ کر دیا، بعضوں نے کچھ زیادہ لکھ دیا. اس میں جس کا جو ذوق ہو، آج پڑھنے کا زیادہ موقع تھا اس آیت کا. دئی نان اللہ رحم ہا بلا دماؤ ہا بلا کی نار تخوا میں میرے دل میں یہ آیت بار بار آتی تھی، وہ کر پڑ دوں گا. یہ آیت بار بار دل میں آئی، اس بنا پر میں نے اس کو آج ترجمہ بھی دیکھ لیا اس کا، اور اسی کو بیان کر رہا ہوں. دعا کیجیے اللہ تعالیٰ اس بیان کو اللہ تعالیٰ قبول فرمائے. اور امت کے لیے فائدہ مند بنائے. آج بھی ایک صاحبہ کا فون آیا، اتنی دعائیں اتنی دعائیں. مولانا عاشق الٰہی کا آتا ہے، لندن کے لوگ آتا ہے، ہر ملک کے لوگ آتا ہے اس بیان کے بارے میں. جو بھی بیان کرنے والا بار بار یہ دعا کہ اللہ تم کو زندہ رکھے کہ یہ بیان جاری رہے. اسی طریقے سے تراویح کے بعد ہوتا ہے، تراویح کے بعد والا بیان اس کو بھی بہت پسند کیا تھا، بہت پسند. جب جانتے ہی ہیں. بہرحال مجھے اتنی امید نہیں تھی کہ میں ایسا نافع مفید بیان کر سکوں گا، صرف مزیت مشیت یہ بھی اللہ تعالیٰ کی طرف اس کام پر ہم کو لگا دیا ہے. اللہ تعالیٰ اسے لگائے رکھے، صحیح طور سے قرآن پاک کی حدیث پاک کی ترجمانی ہمارے ذریعے سے ہوتا رہے ہوتی رہے. میں اپنے اولاد سے بھی چاہوں گا کہ قرآن سے خاص تعلق رکھے. یہ بھی بیٹھے ہوئے ہیں ان سے بھی. ہمارے حضرت معاشا رسول اللہ صاحب کو قرآن پاک سے خاص شرف تھا. وہ رہتے تھے اتنی نہیں پڑھتے، بہت سی آتے پڑھ لیتے، ترجمہ اسی کا کرتے، پڑھتے ہی چلے جاتے. قرآن پاک سے شغف، شغف ہونا چاہیے مولانا، صرف شغل نہیں. تم کچھ فرق سمجھ گئے نا؟ خالی شغل نہیں، ایک مرتبہ پڑھ لیا پڑھ لیا، نہیں. شغف اللہ میرے اندر بھی یہ ٹائپ کے پھر پیدا فرمایا، میرے بچوں کے اندر قرآن پاک سے تعلق. بہت بڑی نعمت، بہت بڑی دولت ہے قرآن پاک سے تعلق. اللہ سے تعلق ہے کیونکہ کلام اللہ اللہ کی صفت ہے، مخلوق نہیں ہے، تم سے جدا ہے. وہ رسول بھی تمہارے جیسا مخلوق ہے، فرشتہ بھی تمہارے جیسا مخلوق ہے، بڑے بڑے باپ تمہارے جیسا مخلوق ہے، مگر نبی تمہارے جیسا مخلوق نہیں. نبی ہے کیا ہے؟ ہے مخلوق تو ہے اعلی سے اعلی، لیکن قرآن کا درجہ نہیں ہے. حدیث پاک میں آتا ہے نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جب ملک مقرب اور نبی مرسل शफा से आजिज हो जाएंगे तो कलाम उल्लाह उठेगा कि मैं तक शफा मैं शफा नबी भी आजिज परिश्रा भी आजिज अब हमारी रसाई वहां तक नहीं है। किसी शख्स की सिफत वो तो हर वक्त साथ है, नबी तो खुदा से जुदा भी है, फरिश्ते जुदा भी होते हैं, यहाँ आ गए वहां आ गए क्या हुआ क्या, लेकिन आपके अंदर जो सिफत है वो तो हर वक्त साथ है। उसके लिए मौका महल देखना नहीं है, नबी तो मौका महल देखेगा कि अल्लाह ताला सिफत कहे कि ना कहे, वजू है कि नहीं है ना वजू है, फरिश्ता भी देखेगा, लेकिन कलामुल्ला तो हर वक्त है साथ, हर वक्त साथ। जब नबी ये मुरसल मलक मुकर्रम आजिज हो जाएंगे शफा से या शफाई से तो कलामुल्ला कहेगा मैं सिफारिश। हदीसों में आता है जो कुरान सुनाता है रमजान में सुनता है सुनाता है वो सब दाखिल उसके अंदर, रोजा रखता है रोजा भी सिफारिश करेगा, ये अल्लाह ये भूखे प्यासे ही रो रहे हैं आपकी रजा के लिए, ये अल्लाह नींद आ रही थी हमको लेकिन तब भी खड़े होकर नमाज पढ़ते थे, थके मादे थे भूखे प्यासे थे, अभी तरावी भूखे ही प्यासे रहे भूख रहते ही आदमी कलामुल्लाह उस वक्त कलामुल्लाह शफात करेगा, रोजा भी शफात करेगा कलाम। इस कलाम को सुनने के लिए इन्होंने दिक्कत बर्दाश्त की ताप बर्दाश्त किया, फयोशफ फहान आता नहीं ये लबार फयोशफ फहान दोनों शफात कबूल की जाएगी कलामुल्लाह की इस बिना पर। इस आयत के मुद्दे मेरा ध्यान आया बड़ी देर हो जाएगी, इस बिना पर मैंने तफसीर ले लिया और सही मानो में इसकी थोड़ी सी तर्जमानी हो जाएगी ताकि बहुत से हमारे तालीम है सुनने के बैठे हैं, कोई कह रहा था इंग्लैंड में 10 या 10:30 बजे बैठ जाते क्योंकि फर्क है 4 घंटे 5 घंटे कितना एहतमाम है, तो मैं क्यों नहीं एहतमाम करूं। अल्लाह ताला है इस जोहद मुकिल को कबूल फरमाए, जोहद मुकिल यानी एक मामूली आदमी की मशक्कत अल्लाह को कबूल कर ले तो समझे कि हम भी मुखलिस हैं, कबूल कर ले तो समझे कि हम भी मुखलिस हैं, ये पेश दिल हो जाके हमने नजराने। बादल मौल साहब कुछ हुजनों गम भी खाली रहता है बादल में, बल्कि जिंदगी इसी में गुजरी है हुजनों गम ही में गुजरी है, बचपन ही सी कभी तो ये शेर पढ़ता था तू जो यूसुफ ने की आपको बात, ये बचपन से मैं पढ़ता हूँ, जब तुम यूसुफ नहीं हो तो क्या नाश करते हो, आपको रहो रोते रहो तू यूसुफ ये तो नहीं याद है आगे पीछे वाला नहीं, बोका औजारी में रहा हुआ है बस इतना ही काफी है, अपने मुतरबा करने के लिए इतनी काफी है। मुझे याद रहता है कि मुजफ्फर साहब कहते हैं हम लोग वहां भी मुझे खास तौर से याद है कि मैं क्यों पढ़ता था, अपने कहता था चू चू यूसुफ ने सी या कुपाश, जब तुम यूसुफ नहीं हो तो नाज बर्दारी कैसे नाज अंदाज कैसा है, याकूब बन के रहो रो धो यूसुफ मिल जाएगा कभी न कभी मिलेगा नहीं मिलेगा, चू चू यूसुफ ने सी या कुपाश। अल्लाह ताला खुश रहो हम ये तरक्की भी होती है मुझे मस्तना तिरकुरूब बेमिसिल अहलाल हुज़्न गम से जैसे तरक्की होती है पता किसी चीज से नहीं होती हुज़्न गम। हमारे हजरत मां शाह रसूलुल्लाह का यही मामला था, समझते थे सब खाते पीते हैं सोते होते हैं थोड़ा सा इनको हुज़्न में रखना चाहिए, ये हिम्मत थी जब खा पी रहे हैं पाका तो है नहीं क्या हुज़्न गम आवे, कपड़ा भी नहीं है कपड़ा खूब खा स्वीटर पहन रहे जर्सी, अब इनको हुज़्न गम क्या है टहल रहे हैं इनको हुज़्न गम का, मैं कहते नारायक वैसे रहता खाने के लिए रहता बस कुछ मांगे कि नहीं, ऐसा हम लोग दावा जोर कर रहे खाने के लिए रहता, उतना यागम आ गया। अब फिर देखते थे चेहरा क्या हुआ, तो बाद बड़े उलमा पूछते थे कि उनके चेहरे पर कोई तरक्की किया कि नहीं उन्होंने, या हुस्न व गम। उन हजरात को हुस्न व गम क्या था, इश्तियारी था। हम लोग का हुस्न व गम क्या था, इख्तियारी। अल्लाह ताला ने हजरत को क्या था कि हुस्न व गम पैदा कर दें, क्योंकि समझ रहे थे कि हुस्न व गम से बढ़कर किसी तरह से तरक्की नहीं हो सकती इनकी, खा रहे हैं पी रहे हैं लड़ रहे हैं हंस रहे हैं, क्या होगी तरक्की होगी। हुस्न व गम मस्तना तिरकुलूब मसीद रहमान, इसी वजह से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के मातृ आता दाइमुल आज़ार दाइमुल फिक्र, फिक्रमंद रहते थे। हुस्न व गम बीमारी भी होती थी तो सबसे ज्यादा, बुखार भी आता था सबसे ज्यादा होता था कि नहीं, डरते भी रहते थे। थोड़ा सा जख्म हो गया, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम बार बार कहने लगे ये हो गया जख्म हो गया ये जख्म हो गया, जब कई बार तो कहा बार बार देख रहे थे उस मामूली खराश था। तो हजरत आयशा को कहा चैन और कहा यार सुरेला ये कोई बहुत बड़ा जख्म नहीं, क्या बार बार इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन पढ़ रहे, बार बार हुजूर ये पढ़ रहे थे इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन। हजरत आयशा को नहीं रह गया, कहा यार सुरेला ये इतना बड़ा गम तो नहीं था कि इसको ऐसे बार बार इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन पढ़ रहे। फरमाया ए आयशा मैं समझता हूँ कि जना नबी सल्लल्लाहु अलैहि वसल्लम ने हजरत आयशा इनाम लिया होगा, उतना खलीजक भी नहीं लिया होगा। अंदाज ए आयशा तुम इसके नतीजे से बाखबर नहीं हो, ये छोटा सा जख्म भी नासूर बन सकता है। ताकि बहुत से आए कहा कि इतना यहाँ जख्म था पूरी काटनी पड़ी, टांग काटनी पड़ी। अब देखिए हुजूर सल्लल्लाहु अलैहि वसल्लम 1400 साल फरमा रहे हैं जबकि ये सब बीमारी भी नहीं थी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं आए आयशा तुम इसके नतीजे से बाखबर नहीं हो, सकता है ये छोटा सा गम बड़ा गम हो जाए और मेरे मौत का सबब न हो जाए, ये मतलब मैं कह रहा हूँ। मालूम हुआ ये छोटी मुसीबत पर भी अल्लाह ही रुजू होना चाहिए, अल्लाह इस छोटी मुसीबत को भी दूर फरमा दे, बड़ी मुसीबत के लिए भी अल्लाह की तरफ, कोई कुछ कर नहीं सकता। दवा भी दवा की तरह रहबरी वही करेंगे, तबीब की तरह रहबरी वही करेंगे। आज इतना बड़ा मर्द फैला हुआ है, दुनिया परेशान, दवा नहीं मिली है, दवा मिल रही। अभी इमाम ने खुतबा दिया उसने यही कहा कि ये इम्तिहान है हम लोगों का, हर इम्तिहान और ये बीमारी इम्तिहान है, हर बीमारी का इलाज भी है दवा भी है, लेकिन अभी दवा नहीं मिल रही। अल्लाह रहबरी नहीं कर रहा है, अल्लाह रहबरी नहीं कर रहा, दवा है भाई कोई तेजारे खूब रुपया हो बड़ा मालदार आदमी हो और तेजी रुपये को ताला बंद कर दे तो कैसे पाएगा लड़का, पाएगा नहीं पाएगा। जो अल्लाह कहते सब कुछ है ही है, ये बंद कर रखा है कि दवा ढूंढो, चलना ढूंढोगे कितना ढूंढोगे, कितना अपने साइंस पर नाश करोगे, कितना अपनी इजादात पर गर्रा करोगे। एक मामूली जरासीम पे तो मुकाबला नहीं कर सकते, हमारा क्या मुकाबला करोगे। ये जुंदुल्ला है जैसे वो कंकड़ी लेके आई थी अबाबिल, वो क्या थी जुंदुल्ला, अल्लाह के लश्कर थे, ये भी अल्लाह के लश्कर, दीदी भी आ गई कोई हटा सका नहीं। अल्लाह ताला खतमर के जरिए से मेदक के जरिए से फिरौन का इलाज किया, ये अल्लाह की शान है, अल्लाह की कुदरत है। अल्लाह ताला हम सब लोगों को अल्लाह अपनी मार्फत अता फरमाए, अपनी कमजोरी को देखो अल्लाह को पहचान लोगे। मन अरफ नफ्स हुआ, मुझे आज समझिए इसका मतलब, मन अरफ नफ्स हुआ अरफ रब हो, अपने नफ्स को देख लो, ये मामूली जरासीम है और जानलेवा है, एक दिन के अंदर खत्म हो जाता है आदमी। अभी सारे बुखारी एक दिन के लड़ते का इंतकाल हो गया, अल्लाह ताला मफरत फरमाए, अल्लाह ताला दिखा दिया। मन अरफ नफ्स हुआ बेजोक है, मन अरफ नफ्स हुआ बेजोक है, अरफ रब हुआ बेकूवत है, अंदर आके मन आरफ नफ्स हूँ इतना जैसे रहता है पढ़िए होते मन आरफ नफ्स हूँ बिजो में जो अपने नफ्स को कमजोरी के साथ पहचानेगा तो अपने रब को कुवत के साथ पहचानेगा। मन आरफ नफ्स हूँ बिजहले अरफ रबू बिलील में जो अपने नफ्स को जहल के साथ पहचानेगा जाहिर है। हजरत मास्टर मां नबी रहमतुल्लाह अलैह जो हजरत मां थानी कह गए तो जाहिर के अल्लाह में जमान थे वाकई थे ये नहीं सिर्फ नदवे के लिए थे हम भी तो सब लोग मानते थे उनको यही नदवे के साथ मखसूस उनके अल्लाह मजी नहीं थी। लोगों ने पूछा हजरत इतने बड़े अल्लामा थे थानवी के आप क्यों गए क्या क्या वहां आपको मिला है कहा मुझे अपने जहल का इल्म मिल गया आगे मिसाल होगी हमने जो किया अपने जहल का इल्म जाहिर हूं मैं अल्लामा जमान ये कह रहा है आज कुछ नहीं कहते हम अल्लामा है कुछ भी नहीं। मैं अल्लाह ताला ने इल्म दिया है और इल्म सबसे बड़ा इल्म है कि अपने को पहचानो अपने रब को पहचानो ये सबसे बड़ा इल्म है। सब कुछ पहचान लिया अगर अपने रब को नहीं पहचाना तो कुछ नहीं पहचाना तुमने पंखा बनाया बिजली बनाया जहाज बनाया कुछ भी पहचान ये चीजें जराए हैं अल्लाह को पहचानने की और वही तुमको गफलत में डाल देंगे तो अफसोस तुम्हारे हाल पर है तुम्हारे इल्म पर है तुम्हारे तजर्बात पर है। एक चीज बना नहीं सकता हवा न रहे तो कोई बना सकता है कुछ धूम न रहे उग सकता है पौधा कोई नमक न रहे नमक पैदा होता है समुद्र में नमक रहे तो बहुत सी दवाएं बन सकती है वाला अंजीर न रहे तो बहुत से बन सकते हैं। हर चीज का मादा अल्लाह के दिया हुआ है कोई दवा ऐसी नहीं है जिसमें अल्लाह की दी हुई पैदा की हुई चीज न दाखिल हुई अपने से कोई दवा बना ले अपने से कोई पौधा बना कर जाने ये अल्लाह की बात मन अरफ नफ्सू बिजहले इधरी सिर सलात और सलाम तशरीफ ले आते थे बूटियां कहती थी जड़ी बूटियां कि मैं फला मर्ज की दवा हूं तो आगे इतने दवा मालूम हुआ कि असल मूजी और असल मुल्की इरका करने वाला अल्लाह है। बूटियां कहती थी मैं फला मर्ज की दवा दवा भी ये इलाही है लौलन मैं अलीगंज में लौलन नबुआत लबतर माश और मार अगर नबूतें न होती तो माद आखरत तो बातिल हो ही जाती ये तुम्हारे दवाखाने भी बातिल हो जाते डॉक्टरी भी खत्म हो जाती काश्तकारी भी खत्म हो जाती तजारत भी खत्म हो जाती ये बागात भी खत्म हो जाते कुछ नहीं रह जाता एक आदमी में सब कूलर पैर जाता है। बारह अल्लाह ताला की मार्फत मार्फत बहुत बड़ी है इलाही मकसूद मन पूरी वरेदाए तू मोहब्बत और मार्फत देखो ये मार्फत तंदुरुस्ती में भी हाजिर होती है और बीमारी में भी हाजिर होती है ये मार्फत हाँ दवा एक तरफ और नहीं ठीक हो रहा है मालूम है कोई कुवत है जो नहीं ऐसा अंदाज होने दे रही कोई कुवत हो इससे अल्लाह की मार्फत होगी कि नहीं इतना बड़ा डॉक्टर जो 10-20 साल के तजर्बेकार वही दवा दे रहा किसी को फायदा करती कि नहीं करती। जो हमारे घर में बीमार थी जो खुद वहीं पर राबेशानी बयान किया गालिबन सहारा ने कहा दवा वगैरह सब बहाना है हमारा आपस में बात दवा वगैरह सब इनके जो अली मियां के जो भाई थे डॉक्टर अली साहब बहुत बड़े डॉक्टर थे उनके इलाज के लिए महा शाह रसुल्ला था अपने पीर अली साहब को लेते गए थे तभी से ताल्लुक बहुत तो उनका वाक्य बयान कर रहे थे कि भाई सब कुछ अल्लाह के अख्तियार में सब कुछ अल्लाह के अख्तियार में एक दवा देता हूं एक आदमी को अच्छा हो जाता है बिल्कुल उसी किस्म का आदमी दूसरे दिन आता है तजर्बे बताया उन्होंने उसी किस्म का आदमी आता है मैंने कहा कल तो दे ही चुका हूं अच्छा हो चुका है आज इसको भी दे दूं ये दवा का नहीं फायदा किया है मालूम हुआ असर डालने वाला फायदा पानी जो सैलाबी पैदा करता है अल्लाह के हुक्म से करता है खाना जो भूख को बुझाता है वो अल्लाह के हुक्म से वरना आदमी खाता चला जाए भूख खत्म ही नहीं होगी अल्लाह ताला ये समाज अल्लाह की कारीगरी की कोई इंतहा नहीं। एक पत्ता कोई बना के ले आके देख ला, एक पत्ते में माला इतनी रगें रेशे कहिए, इतने रेशे होते हैं कि समझ नहीं आता। उसी रेशे से पहचान कर रहे हैं, हथेली के नक्शा लेते हैं, इसका अंगूठा भी लेते हैं, इतने हैं कि एक का दूसरे से मिलता नहीं। यही अल्लाह की तौहीद की अलामत है, मौलाना की बात है। हर माशा मोहम्मद अहमद का इल्ला है, कहते कोई चीज किसी से मिलती नहीं, ये तौहीद अल्लाह बारी ताला चाहता है कि एक ही दो न होने पाए। यही बड़ी बात है, मौलाना की बहुत बड़ी मार्फत हो जाए। मैंने हम लोग समझते हैं कि ये तौहीद के खिलाफ सब चीज है। वो कहते थे एक अंगूठे के निशान दूसरे को वैसा नहीं मिलता है। एक आँख की कोई चीज है, अब तो आँख लेते हैं, अब से लेते हैं, बारह अल्लाह के निशान, अल्लाह ने अपनी किताब नाजिल किया है, अंबिया को नाजिल किया है, तकवीनी उलूम के भी मुअल्लिम वही हैं। वजह सुनिए, तकवीनी उलूम के, तशरीही उलूम के तो मुअल्लिम ही हैं, तकवीनी उलूम के भी वही मुअल्लिम है, नबी सल्लल्लाहु अलैहि वसल्लम मुअल्लिम। उन्होंने बताया ये करो, वो करो, ये करो, इस तकलीफ बात की जाए कि बिन नबी पढ़िए देखिए क्या है। अल्लाह ताला हम सब लोगों को किताबुल्लाह को समझने की तौफीक दे, इसके कदे की तौफीक दे। अल्लाह की किताब है, अल्लाह की किताब है, ये किताब नालिश भी करेगा, ये भी सुन लो मौलाना, ये किताब नालिश करेगा। वरा जहूर, इन्होंने अपने पीठ के पीछे हमको रख छोड़ा था, नालिश करेगा खुदा के दरबार में, अहकमुल हाकमीन के दरबार में कलामुल्ला नालिश करेगा। थे हम इनके अंदर, लेकिन सिर्फ हम जहेज में दिए जाते थे, ताकों में सजाए जाते थे, न उसकी कोई तिलावत थी, न उसका तकरार था, न उसका मानी था, न मतलब बदू हो रहा हो। ये किताबुल्लाह है, अल्लाह की किताब है, अल्लाह हमको भी खूब मुनासिब रहता है। यूपी में उस वक्त 52 जिले थे, अब कुछ ज्यादा हो गए, यार 52 याद है उनको। फतेह ने कहा कि भाई कौन तिलावत हकीकी करेगा, तिलावत हकीकी दिल वाली तिलावत कौन करेगा। हर जिले के लिए एक एक आदमी तैयार हो जाए, तुमने हमको भी इंतखाब किया कि तुम भी तिलावत हकी करो, कल भी तिलावत वो यूपी में। लेकिन हदर का मेराज देखिए कि पूरे यूपी में 52 जिले गए हैं, तो 52 हकीकी तिलावत करने वाले को हम उसका समझ लो, वो सामा से करना, दो सामा हमारे बैल वो सामतन में नहीं उस वक्त। अल्लाह ताला हम सब लोगों को आपके कुरान से मुनासिबत तफसीर मुर्शा सूर्य तदमक रहा है, कितना उनका तदमा मुर्शा सूर्य यूसुफ के बाद कुरान पर मस्त हो गए हैं वो शख्स मुफसिर, आपको देखा है नहीं देखा है, वो मुफसिर मस्त हो गए हैं और कुरान के जो बयान किया कई कई सुलूस वर्ग में बयान ही करके चले गए। मैंने कहा है इनसे, मैंने किया कर दिया भाई, तदमा कर लिया इन्होंने, इंशाल्लाह अपने खास बयान में उसको नकल करना, आप भी नकल कर दिए कुरान की भाषा है, ये कुरान ये है और ये है और ये। अल्लाह हम सब लोगों को कुरान से ताल्लुक बना, सबसे बड़ी दिल को लगाओ, चूमो इसको, हजरत हमारे फरमा देते हैं, अब चूमने में एक लोग कहते हैं चूमो इसको, इसको गले से लगाओ, दिल से लगाओ, ये सिफारिश करो इंशाल्लाह सेहत होगी, जाहिरी भी हो बातनी भी, जाहिरी सेहत भी होगी और बातनी सेहत भी होगी। सूरह फातिहा पढ़ के दम करो, हजरत को दर्द कूलन होता था, ये कमर में दर्द होता था, हम लोग कहते थे सूरह फातिहा पढ़ के, सूरह फातिहा पढ़ के दम करो, और साथ ये भी कहते थे कि दिल से पढ़ना, हमने कहा ये सब वैसे ही है, बोली हमारी रश्मि ने पढ़ रहे कहा दिल से पढ़ना सूरह फातिहा पढ़ करके, ये नहीं कि माँ मोहम्मद वहां से आएंगे, माँ बराबर से आएंगे तब दम करेंगे तब पिए, नहीं खुद दम करो। वहां ब्राह्मण साहब ने बहुत उमदा बात बयान की थी, सब बीमार रहती थी ऐसा ऐसा, हमने कहा तुम्हारा ने खुद मुझसे कहा है, एक बोतल रख लीजिए पानी भर लीजिए, दिन में भी कई मतलब सूर्य फातिहा पढ़ के दम कर दिया, वही पीजिए आप लोग, मुझसे खुद कहा तुमने बोतल रख लीजिए, और बोतल में जो उठे सूर्य फातिहा पढ़ दे, उसके अंदर دمکا دیا پانچ وقت وہی پی لیا آپ نے سب. اللہ تعالیٰ ہم سب لوگوں کو سورہ فاتحہ پڑھنے کی توفیق. سورہ فاتحہ معمولی چیز نہیں ہے. اللہ تعالیٰ ہم سب لوگوں کو اس کے فوائد سے اس کے ثمرات سے مطمئن فرمائے. بہرحال بات کہاں سے کہاں چل گئی. اللہ تعالیٰ ہم سب لوگوں کو قرآن پاک کی تلاوت سے شرف. میرے اندر نہیں ہے بھائی, دعا کیجیے اللہ تعالیٰ. ابھی سے امید ہے, سے امید ہے. ماشاء اللہ یہ لوگ پڑھتے ہیں, اچھا تلاوت کرتے ہیں, بہت اچھا ہے. ہم سے اچھا تھا بھائی گھر میں تلاوت کرتے ہیں. وہی موہدہ کیا والد نے ان کو پڑھایا تھا, ہم سے اچھا تھا. سورہ یاسین ان کو یاد تھا. سورہ کہاں کم نہیں کرتے, پڑھتی تھی وہ سورہ کہاں پڑھتی تھی وہ, لیکن اور سورتیں تو ان کو یاد تھی. چار آنا شروع روشنی تھی, اسی میں تلاوت کرتی رہتی. اللہ تعالیٰ ہم سب لوگوں کو آپ کے لیے مانا. یہ بات بہت عمدہ ہے, اب زیادہ تفصیل نہیں کروں گا. بسم اللہ الرحمن الرحیم. لن تنالوا البر حتى تنفقوا مما تحبون وما تنفقوا من شيء فإن الله به عليم. كم ده آية آگے کتنی یعنی تسلی کی آیت ہے. جو محبوب ہے تمہارے, جو اموال جو چیزیں محبوب ہیں اس میں سے خرچ کرو, تب بر ہو گئے. بر سے بنا ہے کیا بر, بر سے بنا ہے کیا, یہ بر تو صفت ہے خوبی. ایسی بر سے کیا ہے بر, کہتے ہیں کہ بر انتہائی اچھائی کو بر کہتے ہیں. جب کوئی چیز اچھائی میں انتہا کو پہنچتی, سن سونے مولوی ہو, جب کوئی اچھائی انتہا کو پہنچ جاتی ہے تو اس کو کیا کہتے ہیں, بیر کہتے ہیں. اور جب کوئی شخص نیکی کرنے میں انتہا کو پہنچ جاتا ہے تو اس کو بر کہتے ہیں. برن والدین, اور کہیں نہیں آئے برن کے بر, جو اپنے والدین کے لیے وہ بہت زیادہ کیا تھے, خدمت گزار تھے. برن والدین, برن لوال تھی, اپنے والدہ کے لیے بر تھے. بر کا لفظ یہاں آیا ہے, یہ قرآن فی ملے دکھ رہا ہوں, یاد نہیں آ رہا مجھے ٹھیک سے, دیکھنے میں دقت ہے. اپنے والدہ کا جو بہت زیادہ خدمت کرتا ہے تو کیا کہتا ہے, برن لوالدہ تھی, اپنے والدہ کے لیے بر ہے. بولے آج اس میں بھی بہت کمی ہو رہی ہے. میری والدہ نہیں رہی, بہت مجھے خیال ہوتا ہے اللہ رہتی میں پیر دباتا ہوں, والد صاحب کو دبایا تھا, دبانے نہیں دیتے تھے. میں نے کہا نہیں ہم پائے. اللہ تعالیٰ دونوں حضرات کی مغفرت فرمائے. برن بیوال, برن غضب ہے, برن کہہ رہا برن لیوال, اپنے والدہ کے لیے وہ بر ہے. کیا مطلب, بہت زیادہ اطاعت کرنے والا, فرما برداری کرنے والا, خدمت کرنے والا ہے. لے والدین ہے بھائی, اس میں ہے لکھا ہوا, اپنے والدین کے لیے بر. کوئی بات ہو تب تو قرآن میں لے آئے. اب میرے دوست حدیثوں میں آیا ہے, قرب قیامت کی علامت میں سے ہے کہ والدین سے دوری ہوگی اور اپنے دوستوں سے قربت ہوگی. آج دیکھ لیجیے کہ والدین سے دوری ہوگی ہے نا, حدیث ہے نا, ہے. یہ قرب قیامت, اب ہم لوگ چاہتے ہیں کہ اللہ کی طرف سے نصرت آ گئی ہے اور یہ چلے جائیں گے وہ چلے جائیں. والدین سے دوری ہوگی, گھر میں رہنا نہیں چاہے گا, اور دوستوں سے قربت ہوگی. والدین کے پاس مزاج پوچھے کہ روادار نہیں ہوگا, اس کے لیے سب کچھ کرنے کے لیے چل جاتا ہے. نہیں ہے نہیں, میں کم کر رہا ہوں بول صاحب, اتنا لکھا ہے علماء نے اس پہ, اتنا لکھا کہ مطلب یہ مطلب اتنا تو ہی تو نہیں لکھا جتنا والدین کو اس پہ لکھا ہے علماء نے. دیکھیے ہم دلا دے, اور جہاں بھی اللہ تعالیٰ نے فرمایا, اللہ نے فرمایا یہ میری عبادت کرو اور اپنے والدین کی اطاعت کرو. ہے نہیں خواہش, جلدی پڑھ دو پڑھ دو, کیونکہ خلق میں پیدا کرنے میں چونکہ والد والدہ واسطہ ہے، اس وجہ سے اس سے زیادہ واسطہ اللہ کا اس معاملے کوئی ہے ہی نہیں ہے، فرشتہ بھی نہیں ہے، نبی بھی نہیں ہے. خلق کی صفت جو اللہ کو پیدا کرنے والی صفت ہے اس کے واسطے کون ہے؟ والدین ہیں. اس میں خالق کرنا ہے، والدین ہے خالق. اس میں اللہ چاہتا ہے کہ میری ہی خالی پیروی نہ کی جائے بلکہ جو میرے واسطہ بنے ہیں ان کی بھی پیروی کی جائے. یہ نقطہ سنا تھا کبھی؟ نقطے ہیں، نکات ہے، نکات وسیع اللہ ہمیشہ کھول برنم بے والد اپنے والدہ کے لیے. مریم علیہ السلام آیا چھوڑی بہت پڑا. اللہ تعالیٰ ہم سب لوگوں کو ان آیات پر عمل کرنے کی توفیق دے. دیکھیے بلند تنال بلند نہیں تم بین کو پہنچ سکتے مگر کہ جو کہ محبوب ہے اس کو نہیں خلق کرو گے. ایک تو ہے کر دیا خلق کر دیا، محبوب نہیں تھا کوئی، خسی مریم تھا قربانی کر دیا آپ نے، اور ایک ہی کھلایا پلایا، اس کو سنوارا، اس کو فرما کیا ہے، اب اس کو ذبح کرنا جو ہے کہ محبوب کو اپنے ذبح کر رہا ہے. ایک ایک بجلی وجلی رکھی ہوئی تھی کسی دے دیا، ایک ایک جرسی تھی ان کا، اور کوئی شکایت آیا دے دیا. یہ جو محبوب تھا اس کو تمہیں دیا. سب سے زیادہ محبوب آدمی اور اسی بنا پر سب سے زیادہ محبوب حضرت اسماعیل علیہ السلام تھے. ابراہیم علیہ السلام کے سب سے زیادہ محبوب لاڈلے لڑکے تھے، ہے نا؟ ٹھیک کہا نا؟ انہوں نے قربانی بیٹے کی کر دیا، بیٹے. آج اسی قربانی کو مد آزاہی یا رسول اللہ، یہ آزاہی کیا ہے؟ فرمایا سنت ابیکم ابراہیم، تمہاری ابراہیم باپ ابراہیم کی سنت اتنا پسند آئی. ایک بات اور جو میں نے کہا تھا یاد ہوگا، حضرت اسماعیل اسلام کو اسماعیل صاحب اسماعیل اسلام کو کانا خانہ کعبہ کے سامنے لتا دیا ماں نے، حضرت حاجرہ نے پانی کی تلاش میں نکلی، پانی کی تلاش میں رگڑتے رہے. اور جب صفا اور مروہ پہاڑی ہے درمیان میں آتی تھی، دوڑ کی جاتی تھی تاکہ میرا بچہ میری نگاہوں سے اوجھل نہ ہو جائے. یہی نا صفا اور مروہ دو پہاڑیاں ہیں جو حج کرنے کے گئے ہیں جانتے ہیں. دوڑ کے وہاں جاتی تھی کہ کہیں پانی کا سوراخ لگے تو میں اپنے بچے کو پلاؤں. مجھ زرفا پہ آتی تھی، صفا پہ آتی تھی، درمیان میں ندی تھی. وہ اب نا بہت اچھا بن گیا ہے، معلوم ہے نہر تھی وہ، یہ نہیں کہ اتنی نیچا، بہت نیچا تھا تب وہ دوڑ کو اوپر آتی جاتی تھی. یہ تحقیق نہیں بتلانا ہے، پہاڑ تو نیچا تھا لیکن دیکھتی جاتی دیکھتی تھی. اس بے تابی میں دیکھتی دیکھتے کیا ہوا، ان کی ایڑ سے چشمہ اللہ نے جاری کر دیا اور پانی پیے پیائے نہیں جا رہا ہے، دنیا میں جا رہا ہے پانی ان کے دوڑنے کو لے دی جائے. میں نے یہ کہا تھا کہ جیسے ابراہیم سے مل ادا ہی کہا گیا، یہ قربانیاں کیا ہیں؟ کیا کہا حضور صلی اللہ علیہ وسلم نے؟ سنت ابیکم ابراہیم. اگر کوئی کہے کہ یہ چاہے زمزم کیا ہے، کوئی پوچھے تو کیا کوئی کہے گا؟ ہے کہ یہ سید حاضرہ کی کا نتیجہ ہے، حاضرہ کی سنت یہ ہے. حاضرہ دوڑی ہے اپنے بچے کے لیے، اللہ نے ایسا کنواں دے دیا کہ ساری دنیا اس سے سیراب ہو رہی ہے، پانی ختم ہی نہیں ہو رہا ہے. یہ کہیں سنا نا؟ قربانی اگر ابراہیم علیہ السلام کی سنت ہے کہ چاہے زمزم جو مل گیا ہے یہ سنت ہے کس کی؟ یہ مشقت اور مجاہدہ کس کے نتیجہ؟ حضرت حاجرہ کے دوڑنے کا ہے. صحیح وہاں بھی ہے، صحیح وہاں بھی ہے، تھوڑی ہے معلوم ہوا. فصاؤ الی ذکر اللہ کے بعد ہی کچھ ملے گا. صحیح انہیں دوڑو، دنیا میں کچھ دوڑنے کو بے بے دوڑتے ہیں لوگ. فصاؤ الی ذکر اللہ فیضا خودی فیضا نو دیا سلا فیضا فیضا فصاؤ الی ذکر اللہ اللہ کے ذکر سے دوڑو. بہرحال اللہ تعالیٰ نے कुछ करो, कुछ करना है अल्लाह ताला, लन तनालुल बिर्रा हत्ता तुन्फिकू मिम्मा तुहिब्बून, नहीं पहुंचोगे बीर को, बड़ी नेकी नहीं, छोटी छोटी कर लो कर लो, बड़ी नेकी कब मिलेगी, जब अपनी महबूब चीज इसको अल्लाह के रास्ते में खर्च करोगे, बड़ी नेकी, बीर के माने बड़ी नेकी हुई है, सजमा ठीक है ही नहीं, नेकी में कमाल था, जो कमाल होने, कमाल है नेकी, मैंने बड़ी कही कोई हरण नहीं ना, बहुत है, लन तलाल बीर है, तुम नहीं पहुंचोगे बीर के, यहां तक कि वो ना खर्च करो जो चीज तुम महबूब रखते हो, महबूब एकदम मुझा तफसीर मैंने देखा है, किसी ने नहीं लिखा है, मैं ये बात कह रहा हूँ, लेकिन देखा हजरत ही देखा हुआ, कहा सबसे ज्यादा महबूब आदमी का नफ्स है, इस नफ्स को अल्लाह के रास्ते में कुर्बान कर दूं, इसके बढ़ के कोई तबियत नहीं, सबसे ज्यादा महबूब आदमी का नफ्स, नफ्स को अपने दिए नहीं करना, सबसे ज्यादा महबूब नफ्स। एक सहाबिया थी, मुझे खता हो गई थी, मुझे खता हो गई, मैं कहा या रसूल अल्लाह मैं गुनाहगार, मुझ पर रज में दादी की है, मुझकी सजा दी थी, हुजूर ने टालना चाहा, लेकिन मजबूर किया उन्होंने कि या अल्लाह मैं गुनाहगार हूँ, या रसूल अल्लाह मैं गुनाहगार हूँ, मुझसे गुनाह हो गया है, रज में जारी की संसार कह दीजिए मुझको, पत्थर से मरवा कर दीजिए मुझको, ऐसे नापाक हस्ती के दुनिया में रहना ठीक नहीं है, उसका हुजूर ने मजबूर होकर के संसार कर दिया। हजरत उमर रज़ियल्लाहु ताला अन्हु थे, कहा कि सख्त जुमला, कहा कि फला जैसी मौत हुई इसकी, फला जैसी ऐसी बहुत सख्त बात कर रहे तो संसार करके मारी गई थी। हुजूर ने फरमाया ए उमर तुमने नहीं देखा कि जादत नफ्स हा फिल्ला, अल्लाह अल्लाह ताला के रास्ते में उसे नफ्स को कुर्बान कर दिया, इसे बढ़ के क्या है, तुमको गरीब कहा वो जन्नत में घूम रही है और तमाम अहले मदीना के लिए उसकी मफ़रत काफी है, वो औरत है ना हदीस, तुम उसको जलील समझ रहे हो, उमर को ढक दिया हो, कहा उस औरत वो औरत ऐसी है कि मदीने के तमाम लोगों के लिए उसकी मफ़रत काफी है, उनकी मफ़रत के लिए अल्लाह ताला के है रहम व करम है सब कर दे रहा है। मैंने कई तफसीर देखा, मुझे इसीलिए नहीं कहीं मिला, लेकिन मैं कहता ठीक है ना, बहु आप माँ सबसे उम्दा गाय जो आई उसको जबा कराया, दस्तुर नाजरीन ऐसी गाय हो या बछड़ा हो जो लोगों को पसंद आए, और बाली माल की सफरा बहुत पीली थी, पीली है ना रंग, मुझे पीला बहुत पसंद है, इसे जानमार तो पीला रंग में नहीं जाता, हर चीज गवाया दस्तुर नाजरीन खुदा की तरफ से वो मोड़ता ही है रंग मुझको, अरे इस वक्त बड़ा दुखा रहा किसी पर, एक बार दस्तुर नाजरीन पीला रंग जो है लोगों को, तो वो गाय जो थी बहुत ही पीली थी, बहुत ही उम्दा थी, उमा सुन के कुमें ये तसली आ गई मुझे, ये नुकता अजीब गरीब है, जो महबूब की होगे तो तुम महबूब हो जाओगे, सबसे ज्यादा मुकर्रब हो जाओगे, लेकिन जो भी खर्च करोगे अल्लाह उसका जला देगा उसके लिए, जैसे भी करो उमा तुम फे गुमेशन अल्लाह भी, जो भी खर्च करो अल्लाह जानने वाला है, उसी एतबार से तुमको जला देगा, आज कहीं तसली आ गई कि नहीं, हर आदमी महबूब चीज नहीं खर्च कर पाता, नहीं खर्च करता, उसको इतनी हिम्मत नहीं है, लेकिन कहता भी अल्लाह को देना है जकात तो दे नहीं हमको, दे दिया जकात दिया सरका दे दिया, लेकिन वो कैफियत जो महबूबियत इंसान में होती वो नहीं रही, तब भी अल्लाह ताला फरमा अल्लाह रहीम है करीम है, उमा तुम फेकुमी ये अल्लाह की रुबूबियत, उमा तुम फेकुमी शैन फैन अल्लाह भी अली, और जो चीज खर्च करोगे सो अल्लाह को मालूम है, सब मालूम है, उसी के बाद तुमको ज्यादा दे देगा, आए थे उसे जो है लन तनालू फिर रहता तुर्क मा तो لن ينال الله لحومها ولا دماؤها ولكن ينال التقوى منكم. اپنے عمل میں تقوی لے آؤ, تقوی اللہ کو پسند ہے تو تمہارا عمل بھی پسند آ جائے گا, ٹھیک ہے نا. لن ينال الله لحومها ولا دماؤها, یہ کل نہیں پہنچے گا, یہ کوئی حیثیت نہیں. ابھی دریا میں پھینک دیا جائے گا خون بھی, یہ اگر تقوی ہے تو جنت کی نہروں مل جائے گا. گنگا جمنا کیا ہے نبی, لن ينال الله لحومها ولا دماؤها ولكن ينال التقوى منكم. تقوی جو ہے مل کر کے اس خون اور لذیذ کو پر علماء کی روشنائی کی وہ قیمت ہے تولا جائے گا عمل خیر میں, علماء کی روشنائی جو اس کا قطرن ہے وہ تولا جائے گا, کاغذ تولا جائے گا. میرا جب یہ روزہ دار کے جو بھاپ نکلتی ہے اس کو جب تو جاتا ہے تو یہ تو رسائی جتنی مرتبہ صلی اللہ علیہ نبی الامی لکھا ہے صلی اللہ علیہ وسلم وہ قیامت تک رہے گا تو اس کا ثواب ملتا رہے گا. کتنا درشی پڑھو گے بارہ اللہ تعالیٰ کی یہ نایات. اللہ تعالیٰ ہم سب لوگوں کو ان دینوں کی بھی قدر کی توفیق, ان راتوں کی بھی قدر کی توفیق ہے, ان قربانیوں کی بھی قدر کرنے کی توفیق ہے. زیادہ تو نہیں ہے, اللہ تعالیٰ کا شکر ہے. جتنا ہو سکا اس آیت پر میں نے بیان کیا ہے, اللہ تعالیٰ اس کو قبول فرمائے اور اس پر ان شاء اللہ ینال اللہ کا کل بیان کروں گا ان شاء اللہ. لن ینال اللہ لحومها ولا دماؤها ولکن ینال التقوى منکم, تقوا پہنچتا ہے. اسی بنا پر نبی صلی اللہ علیہ وسلم دعا کیا, اللہم آتِ نفسی تقواها وزکیها انت خیر من زکاها انت ولیها مولاها. ٹھیک ہے نا, اب دعا کیجیے اللہ تعالیٰ سے بہت دیر تک آدھے گھنٹے زیادہ گزر ہو جائے. اللہ تعالیٰ ہم سب لوگوں کو ان باتوں سے نفع عطا فرمائے, علمی نفع, اجر کا نفع, اپنے قرب کا نفع, قرب قبول کی دولت سے ہم سب لوگوں کو مالا مال فرمائے. ہم سب ظاہری بیماری مبتلا ہے مولانا, باطنی بیماری میں بھی سب سے بڑا اپنے نفس کو زیر کرنا بہت بڑی بات ہے. یہ قربانی سب سے بڑی ہے, نفس کو اسلام نام ہی ہے گردن نہادن بے اطاعت ہے نا, اطاعت کے لیے اپنے گردن کو جھکا دینا کیا ہے, یہ کیا ہے اسلام ہے. اور سیدنا رفاعی اس کا تجمہ الگ کیا ہے, کیا کیا ہے, تقاضائے طبیعت پہ عمل نہ کرنا, تقاضائے طبیعت پہ عمل نہ کرنا, تقاضائے شریعت, یہ نہیں لکھا بس یہ ہے, تقاضائے شریعت کو ترجیح دینا, یہ ہے اسلام. ایک آدمی جی چاہتا سلام کر نہیں چاہتا, کیا بات کیوں نہیں سلام کرتے, شریعت کر کے سلام کر لو, اب تم جیت گئے اپنے نفس سے کیا ہوا پتا ہے. اور نہیں تو منہ پھلائے رہے تو منہ ایسے پھولے رہو گے لیکن کچھ قوت نہیں رہے گی, قوت تو سنت سے آتی ہے, سنت تقاضائے طبیعت پر عمل نہ کرنا یہ کیا ہے اسلام. طبیعت کا تقاضا یہ ہے کہ ان کو کھانا نہ کھلایا جائے, شریعت کا تقاضا ہے کہ بھوکا ہے کھلاؤ, چاہے چھوٹا ہی کیوں نہ ہو کچھ نہ ہو, اس کی رعایت. طبیعت تقاضا ہے کہ اگر اینٹ مارا ہے تو ہم پتھر سے اس کا جواب دیں, طبیعت کا تقاضا ہے. لیکن شریعت کا تقاضا ہے کہ نہیں, نبی کو کہا گیا ہے کہ نہیں آپ زیادہ نہیں دیتے. حضرت حمزہ کو جب دیکھا حضور صلی اللہ علیہ وسلم نے کہا ایسا ایسا مسئلہ کیا تھا کاٹا تھا اتنا دینے, کہا کہ ایک ایک آدمی سے اتنے آدمیوں سے بدلا دوں گا. انہوں نے کہا نبی ہو کیا آپ ہی کہہ رہے ہیں, ایک کا بدلا ایک سے لے سکتے, اس سے زیادہ نہیں لے سکتے. نبی آئیے روایت ہے, نبی کو منع کیا گیا اگر آپ نے چچا کو مارا گیا ہے تو ایک کو بدلا لے سکتے ہیں, ایک پچاس نہیں لے سکتے. ابھی میں نے دیکھا اس کو, نبی کو منع کر دیا کہ جتنا جرم ہوا ہے اسی جرم مطابق آپ اس کو سزا دے سکتے, بدلا دے سکتے. سمجھ گئے, بہت یہ اخیر کی بات بہت ہے. تقاضا طبیعت کو روکنا اور شریعت کے تقاضے کو ترجیح دینا یہ دین ہے, یہ شریعت ہے اور یہ اسلام. تقاضا طبیعت بہت صحیح ہے بھائی, دیکھیے دست مبارک باہر آ گیا تھا. وہ کہتے ہیں تقاضا طبیعت کے خلاف کرنا یہ اسلام. طبیعت کا تقاضا کچھ ہے, شریعت کا تقاضا کچھ ہے. شریعت کے تقاضے کو ترجیح دو. عقل عقل اور وحی کا جو مقابلہ ہو وحی کو ترجیح دو, عقل کو چھوڑ دو. وحی اللہ تعالیٰ ہم سب لوگوں کو تقاضائے طبیعت سے نکالے. تم کچھ نہیں ہو, جب نبی کچھ نہیں دستا ہے قریشی لوگوں کو کچھ غریبوں نے کچھ کہہ دیا تھا, ارے ان لوگوں کی ابھی ہم لوگوں کی تلواریں جو ہیں اتری نہیں ہوئی ہیں قریشیوں کو قتل کرنے سے. ابو بکر صدیق کون تھے؟ قریشی تھے. بہت ناخوش ہو گئے کہ چھوٹی برادری کے لوگوں نے ہم کو بڑے کر دیا. یہ بات ارے یہ بات ہوئی نا, اس زمانے کا حال بتا رہے ہیں. اس چھوٹی برادری کو ہوتے ہوئے ہم لوگوں کو یہ کہہ دیا اس نے, جا کے حضور سے کہا یا رسول اللہ وہ لوگ یہ کہہ رہے ہیں کہ قریشیوں سے ہماری تلواریں ابھی بھتری نہیں ہوئی, یہ ابھی ابھی ان کو قتل کرنا ہے, ذبح کرنا ہے. خفگی میں کہا تھا صدیق نے, آ گئے تھے خفگی میں, لیکن نبی تو سامنے تھا. نبی کہا خفگی بھی میں آئے گا. نبی نے کہا اے ابو بکر, تم نے اگر ان لوگوں کو غضب نہ کیا ہے تو اپنے خدا کو تم نے غضب نہ کیا, جا معافی مانگو. اللہ اے ابو بکر, اگر ان لوگوں کو تم نے غضب نہ کیا ہے تو اپنے رب کو غضب نہ کیا ہے. جا کے کہا اے میرے بھائیو, جا کے کہا یہ کہ وہ نہیں یہی جب یہ وہ یہ تعبیر نہیں گئے, کہا اے میرے بھائیو میں نے آپ کو غضب نہ کیا ہے, اے میرے بھائیو میں نے آپ لوگوں کو غضب نہ کیا ہے تو اپنے رب کو غضب نہ کیا ہے, معاف کر دو مجھ کو, تمہیں معاف کر دیا. یہ ہے دین اور یہ شریعت, یہ اسلام, یہ تصوف, یہ سلوک, یہ ہمارے بزرگوں کا طریق, یہ خاص طور علماء دیوبند کا مسئلہ یہی ہے. علماء دیوبند یہی لے کے چل رہے ہیں. اللہ ان کو مزید ترقی عطا فرمائے, صحیح طور سے زیادہ اشراف زیادہ مستقیم پر ان کو کام نہ فرمائے. ہم سب لوگوں کو صحیح معنی میں اتباع اپنے بزرگوں کی اتباع کی توفیق برکت فرمائے. دعا اللہ ہم سب اللہ سے.